दिदी सुनिता थापा मगर प्रवासी भूमि सिङ्गापुरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आम नेपाली जमघट हुने रमाइलो उद्यानभित्रकी एक परिचित नारी हुनुहुन्छ। फुर्सदको समयमा खेलकुद तथा अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुने सुनिता दिदी दुई दशकदेखि सिङ्गापुरमा बस्दै आउनुभएकी छिन्। केही दिनपछि उहाँ आफ्नो मातृभूमि नेपाल फर्कदै हुनुहुन्छ। यति रमाइलो उद्यानभित्र बस्नुहुने नेपाली दिदी तथा बहिनीहरूलाई उहाँले खेलकुद तथा स्वास्थ्यको क्षेत्रमा दिनुभएको योगदान एकदमै सराहनीय छ। यो कुनै अन्तर्वार्ता नभएर एक कुराकानीको अंश हो। उहाँसँग कुराकानी गर्नको लागि अहिले म उहाँको टेबलमा छु। दिदी नमस्कार। नमस्कार भाइ, आरामै हुनुहुन्छ? हजुर, आरामै छु। तपाईँको परिचय बताइदिनुहोस् न। म सुनिता। हजुर, अरू चाहिँ तपाईँको? म मेरो चाहिँ अब पुर्खे मेरो जन्मस्थान चाहिँ तनहुँ, बन्दीपुर। हजुर, पछि अब कति सालमा चाहिँ तपाईँ सिङ्गापुर आउनुभयो? म 2019 हजुर, भनेपछि मोटामोटी दुई दशक जति सिङ्गापुरको यस्तो उर्वर भूमि चाहिँ बस्नुभएको रहेछ। जिन्दगीको अब र आरोहमा चाहिँ भुल्न नसक्ने त्यस्तो तपाईँको यादहरू छ? हजुर, धेरै छन् है यादहरू, अब भुल्न नसक्ने क्षणहरू। हजुर, जसमा हालसालै लास्ट इयर भनौँ स्टार्टेड चार्टेड म्याराथनमा टेकपार्ट र त्यसपछि लगत्तै फेरि बायोथलनमा टेकपार्ट गर्नु पाउँदाखेरि चाहिँ एकदम आफूलाई गर्व लाग्दै खुसी लाग्यो। भनेपछि हाम्रो देशमा अब कुद्छु भन्दा पनि अब कुद्न नपाउने त्यस्तो वेल अर्गनाइजसँग चाहिँ यस्तोमा कुद्न पाउँदा एकदम आफूलाई चाहिँ आफूलाई गर्व। इन्टरनेसनल लेभलमा खेलाडीहरू देश विदेशबाट आएर उनीहरूसँग उनीहरूकै पछि पछि उनीहरूसँगै कुद्न पाउँदा, एउटै रेसमा टेक पार गर्न पाउँदा धेरै खुसी आफूलाई गर्व। भनेपछि तपाईँको यो म्याराथन कुद्ने रुचि कसरी बढ्यो तपाईँको दिदी? म्याराथन कुद्ने रुचि चाहिँ सुरुमा हामी कुद् जगिङ जाने गर्थ्यौँ साथीहरू, त्यसपछि त्यसैमा कुद्दा कुद्दा जगिङ गर्दा पहिला 5 किलोमिटरतिर भाग लिथ्यौँ हामीले, अनि त्यसपछि बढ्दै गयौँ 10 किलोमिटरहरूमा टेकपाट गऱ्यौँ, त्यसपछि हाफ म्याराथनमा नि टेकपाट गऱ्यौँ, त्यसपछि एकदम भित्रदेखि अझै म्याराथन एकपल्ट एक्सपिरियन्स गर्न पाएँ लाइफमा है, कस्तो हुन्थ्यो भन्ने अनुभव बटुल्नु मन लागेर लास्ट एकपल्ट गरौँ भनेर लास्ट इयर चाहिँ हामी साथीहरू भएर म्याराथनमा टेकपाट त्यसरी हजुर टेकपाट गर्नलाई त्यसरी। भनेपछि तपाईँको म्याराथन कुद्नुभन्दा अगाडिको लाग्ने जुन अब घडी दब्छ नि, त्यो दब्नुभन्दा अगाडिको फिलिङ्स कस्तो भएर तपाईँको बताइदिनुहोस् न। हाम्रो मेन इरादा चाहिँ अब म्याराथन कुदेर जे होस् कुदे पनि बिस्तारै जगिङ गरे नि हिँडे नि जे टाइमको मतलब छैन, फिनिसिङ लाइनमा चाहिँ कटौँ भन्ने हाम्रो राय थियो, अनि त्यही अनुसार हामी एकदम एक्साइटिङ हुँदै बिहानै। हजुर, भनेपछि तपाईँले कुदिसकेपछिको अनुभव कस्तो रह्यो? कुदिसकेपछि चाहिँ आफूलाई एकदम ठुलो एचिभमेन्ट गरे जस्तो लाग्यो, एकदम खुसी लाग्यो, आफूदेखि आफू नै खुसी भनेपछि। हजुर, त्यत्रो म्याराथन त्यति लामो डिस्टेन्स कभर गर्न पाउँदा गर्न सक्दाखेरि खेलकुदमा कुन खेलकुदमा भाग लिनु भएको छ अहिलेसम्ममा? हरेक जस्तै भनौँ म्याराथन, हाफ म्याराथन, स्विमिङ, टेनिस, बायोथलन, ब्याडमिन्टन, भलिबल, बास्केटबल। भनेपछि तपाईँ बायोथलन कुद्दाखेरिको क्षणहरू त्यस्तो छ? हजुर, बायोथलन कुद्दा समुद्रमा चाहिँ गरिन्छ नि, जुन चाहिँ एक प्रकारको भिन्दै खालको एउटा एक्सपिरियन्स थियो बायोथलन, एकदम रहर थियो मलाई त्यो बायोथलन कुद्न पनि, बाहिर कतै टेकपाट गरिसकेको थिएँ तर बाहिर गएर समुद्रमा टेकपाट स्विमिङ खेलेर टेकपाट गर्न चाहिँ एकदम इच्छा लागेर यही सालको मार्चमा हामी गरेको थियौँ, त्यसमा चाहिँ समुद्रमा स्विमिङ खेल्दा चाहिँ एकदम भिन्दै एउटा एक प्रकारको भिन्दै एक्सपिरियन्स, एकदम स्विमिङ पुलमा खेल्नु र समुद्रमा खेल्नुमा त धेरै फरक। कुन चाहिँ सजिलो पाउनु भयो? सजिलो त स्विमिङ पुलमै सजिलो भनौँ, किनभने समुद्रमा त यति धेरै मान्छे बायोथलनमा अब कसैको लात्ती खाइदिए कसैको पानी खाइदिए आफूले पनि त्यस्तै गर्यो, तर एक प्रकारको हामी बिस्तारै आफ्नै पेसमा स्विमिङ खेल्दा आनन्दै स्विमिङ पुलमा भन्दा लङ डिस्टेन्स स्विमिङ खेल्दा नि अलिक सजिलै नै हुँदो रहेछ हुन त समुद्रमा, तर एक प्रकारको भिन्दै खालको आनन्द एक्सपिरियन्स. खेलकुद चाहिँ मनपर्ने चाहिँ रोज्नु पऱ्यो भने चाहिँ कुन चाहिँ रोज्नुहुन्छ? अहिलेको बायोथलन. हजुर, बायोथलन चाहिँ एकदम मनपर्छ. एकदम एक प्रकारको आफूलाई आफूदेखि च्यालेन्जिङ गर्ने खालको एक प्रकार. तपाईँले यो बायोथलन अब स्विमिङ पनि एउटा खेल्नुपर्ने हुन्छ अनि कुद्नुपर्ने हुन्छ, स्विमिङ चाहिँ कहाँ सिक्नुभयो त? स्विमिङ म हङकङमा सिकेको हो. भनेपछि सानैदेखि स्विमिङ खेलेर आएको. त्यहाँ स्विमिङमा मलाई एकदम रुचि थियो पहिल्यैदेखि. स्विमिङ खेल्दा खेल्दै अनि त्यहाँ जगिङ गर्न पछि जगिङमा जुन चाहिँ माया बस्यो त्यसरी नै बायोथलनमा नि दुइटा कम्बाइन भएको भएर झन् बायोथलन मनपर्नु भयो. एक कुशल गृहिणीलाई स्वास्थ्य रहनको लागि तपाईँलाई ज्ञान तथा अनुभव भएमा बताइदिनुहुन्छ कि? कुशल गृहिणी हुनको लागि, हजुर, कुशल गृहिणीलाई स्वास्थ्य बस्नको लागि, स्वास्थ्य बस्नको लागि हामीले एक्सर्साइजहरू गरे नियमित रूपमा गर्नै पर्छ. आफूले आफू हेल्थी भयो भने तब फ्यामिलीलाई टेक केयर गर्न सकिन्छ है. जस्तै गरेर आफू आफ्नो टाइम मिलाएर बिहान या इभिनिङ बेलुका जतिखेर हुन्छ त्यतिखेर बहिनीहरू बाहिर निस्किनुहोस्, अलिकति एक्सर्साइज गर्नुहोस्. सधैँ घरमा बसिराख्नुभन्दा आफ्नोलाई हेल्थी हुन्छ. किनभने आजकलको लाइफ स्टाइल संसारमा अलिक सेडेन्टरी अनि धेरै खानाहरू त्यति राम्रो छैन आजकल, जसले गर्दाखेरि स्वास्थ्यलाई एकदम हानिकारक पछि गएर, अहिले नहुनसक्छ है, पछि गएर चाहिँ हानिकारक हुनसक्छ. जसले गरेर बहिनीहरूलाई एक्सर्साइज गर्न बाहिर आफ्नो टाइम निकालेर हप्तामा तिनचोटिहरू टाइम निकालेर निस्किनुहोस्, तब आफू पनि हेल्थी हुन्छ, एक्टिभ हुन्छ, आफूमा पनि एनर्जी आउँछ अनि फ्यामिलीलाई नै आफ्नो फ्यामिली श्रीमान बच्चाहरूलाई पनि टेक केयर गर्न सकिन्छ अनि आफूलाई पनि वेल खान हेल्थको बारेमा आफूलाई पनि ज्ञानहरू इन्टरनेटबाट पेपरहरूबाट लिइराख्नुहोस्, जसले गर्दा आफ्नो फ्यामिलीलाई हेल्थी लाइफस्टाइलमा लान धेरै हेल्प गर्छ. अब तपाईँले एरोबिक पनि तपाईँ एउटा वेल ट्रेन एउटा इन्स्ट्रक्टर हुनुहुन्छ, यस सम्बन्धीमा केही बताइदिनुहुन्छ? एरोबिकको बारेमा के सन्देश दिनुहुन्छ अब नयाँ बहिनीहरूलाई? बहिनीहरूलाई एरोबिक पनि एकदम एरोबिक हाम्रो जुन चाहिँ अनि आक्वा त्यसैमा त्यसैको साथसाथमा आक्वा पनि छ टु टाइम्स अ विक र जिम पनि छ वान्स अ विक. त्यसमा आउनुहोस् अगाडि, उहाँहरूले जानेको ज्ञानहरू तपाईँहरूलाई सिकाउनुहुन्छ, जुन चाहिँ तपाईँहरूले एकदम लिनुहोस्, फाइदा लिनुहोस् उहाँहरूबाट. हाम्रो धेरै बहिनीहरू छ इन्टरनेसनल सर्टिफाई भएको इन्स्ट्रक्टरहरू, उहाँहरूबाट धेरै कुरा लिनुहोस्, सिक्नुहोस्, सोध्नुहोस् है. अनि एरोबिकमा चाहिँ एक्सर्साइज सबै किसिमको एक्सर्साइज मिलाएर बनाएको हुनाले त्यो चाहिँ वेल टोनको लागि वेल हेल्थियर वेल ब्यालेन्स एक्सर्साइज भएको भएर एकदम फाइदाजनक हुन्छ. त्यो बहिनीहरूलाई चाहिँ दिनमा अब एभ्री डे नभए नि अब 5 दिनमा 3 दिन 4 दिन भने नि टाइम मिलाएर एरोबिकहरू जानुहोस्, जिमहरू जानुहोस्. भनौँ न यो उर्वर भूमिमा तपाईँ चाहिँ यो ठाउँमा बस्नुभयो अनि विगतका यस्तो रमाइलो उद्यानभित्र यहाँको दिदी बहिनी र अहिलेको दिदी बहिनीमा चाहिँ कस्तो किसिमको तपाईँले भिन्नता पाउनु भएको छ? हजुर तपाईँ हजुर तपाईँ हजुर तपाईँको जेनेरेसनको भनौँ न र अहिलेको बहिनीहरूको जेनेरेसन के भिन्नता पाउनु भएको छ? तपाईँहरूको पालामा त सायद खाने बस्ने मात्र थियो होला दिदीहरू अनि तपाईँहरूको पालामा थिए कति दिदीहरू नि हुनुहुन्थ्यो एक्सर्साइज गर्न निस्किनु हुने त्यतिखेर पनि सायद उहाँलाई चाहिँ एक्सर्साइजको बारेमा ज्ञान थियो होला र त उहाँहरू निस्किनुभयो. आजकलको बहिनीहरूमा नि बहिनीहरू नै आउनुहुन्छ आजकल, नयाँ नयाँ बहिनीहरू नयाँ आउनुहुँदै कोही निकै एक्टिभिटिजमा टेक पार्ट गरेको देखेर चाहिँ खुसी लाग्छ. आउने बित्तिकै कुनै अहिले हालसालकै कुरा गर्दा अहिले निकै बहिनी नयाँ बहिनीहरू एरोबिकमा अनाहरू देख्न पाउँदा खुसी लाग्छ. निकै बहिनीहरू ज्ञान भइरहेछ आउनुभएछ त पहिलाको तुलनामा. त्यसले गरेर धेरै नै परिवर्तन तपाईँले पाउनु भएको छ बहिनीहरूमा. स्वास्थ्य बस्नुपर्छ भन्ने सोच चाहिँ बहिनीहरूमा तपाईँले देख्नु भएको छ. स्वास्थ्य बस्नको लागि नियमित रूपमा कसरत गर्नुपर्छ, नियमित स्वास्थ्य तरिकाको चाहिँ खाने का भोजन चाहिँ लिनु पर्छ भन्ने सोच चाहिँ अहिलेको बहिनीहरूमा पाउनुहुन्छ नि विगत तपाईँहरूको जेनेरेसन छ सायद अब धेरैजना अब अलि अनपढ पनि त्यही भएर नि होला उनीहरूलाई अब स्वास्थ्यमा हेल्थियर एक्सर्साइज त गर्नुपर्छ भन्ने ज्ञान त भएको ज्ञान हुनेहरू आएको त खाना अरू जनरल नलेजको बारेमा अरू भन्नाले खानाहरूको बारेमा कसरी हेल्थियर लाइफस्टाइलमा जाने भन्ने त्यति उठेन है त अहिले आएर चाहिँ धेरै बहिनीहरू जस्तै हामीले टक सो गऱ्यौँ त्यसमा धेरै बहिनीहरू इन्ट्रेस्ट भएर आउनुभयो अगाडि अनि उहाँहरूको रिक्वेस्ट भएर फेरि सेकेन्ड टाइम पनि गऱ्यौँ जस्तो गर्दा बहिनीहरूलाई धेरै अवेरनेस छ अहिले चाहिँ हेल्थियर लिभिङतिर आफ्नो स्वास्थ्यको बारेमा त्यो चाहिँ बुझ्नुभयो रहेछ बहिनीहरूले जिन्दगीको यति लामो समय विकसित उर्वर भूमिबाट स्वदेश फर्काउँदै हुनुहुन्छ एक दिनको चिन्जानबाट मानिसलाई बिछोड हुन त अवश्य गाह्रो पर्छ भने जिन्दगीको दुई दशकको दौरानमा चिन्जान भएका चिनारो दिदी बहिनीहरूलाई बिछोड हुँदाको भावना कस्तो हुँदो रहेछ भन्ने क्षणहरू यस्तो छ भने बताइदिनुहुन्छ कि अब स्वदेश फर्किन पाउँदा त खुसी नै छु है हजुर अब आफ्नो देश फर्किनै पर्छ एक दिन सधैँ बस्ने कुरा आउँदैन खुसी लागिरहेछ अब मलाई अब वहाँ गएर नेपाल गएर यही एरोबिककै क्षेत्रमा केही गरौँ भन्ने हौसला नि आइरहेछ सोचिरहेको छु त्यही सन्दर्भमा अब यता छाडेर जाँदाखेरि साथीहरूलाई अब दुःख नि लागिरहेछ है दशकको अन्तरालमा धेरै अनुभव बटाउनु भएको छ अब तपाईँ एरोबिक नेपालमा अहिले एरोबिकको लागि नेपाली आम नेपाली नारीमा चेतना फैलिसकेको छ पनि एरोबिक गर्नुपर्छ भन्ने आम नारीमा चाहिँ भन्न सक्दिनँ है र पनि पहिलाको भन्दा हाम्रो नेपालमा पनि निकै चेतना आइसकेको छ उनीहरू निकै नै दुई तिन मैले एक्सपिरियन्स गरेको एउटा दुईवटा क्लबहरूमा एरोबिक फिटनेस क्लबहरूमा चाहिँ नारीहरू पनि निकै आउँछन् होइन एकदम ओपन माइन्डेड नै हुन्छ उनीहरू एक्सर्साइजको सम्बन्धी जिमहरू युज गर्ने सम्बन्धी ओपन माइन्डेड आउँछ उनीहरूले एकदम राम्रोसँग एक्सर्साइज गर्नु उनीहरू बुझेको भनेपछि तपाईँले नेपालमा गएर एरोबिक क्लब खोल्ने सोचमा चाहिँ हुनुहुन्छ एरोबिक क्लबमै त खोल्ने त होइन अब त्यो क्लबमा चाहिँ आबद्ध भएर हजुर गर्ने अब जानिरहेको कुरा जानिरहेको कुरा अरूलाई चाहिँ सिकाउने सोचमा राख्नु भएको छ मिलेमा हजुर समय अथवा अहिलेसम्मको सोच चाहिँ त्यो छ अब स्वदेशमा फर्केपछि समय परिस्थिति होइन देशको स्थितिले गर्दाखेरि पनि बताउने कुरा हो भयो यति तपाईँसँग धेरै कुराहरू चाहिँ अब तपाईँबाट चाहिँ अब सुन आम यस्तो रमाइलो उद्यानभित्रको बस्ने बहिनीहरूको लागि चाहिँ तपाईँले सुझाव दिनुभयो तपाईँमा यत्रो 20 वर्ष अथवा 2 दशकको अनुभव सुनाइदिनु भयो धेरै खुसी लाग्यो यी दिनहरू सुखमय रहोस् यही मेरो शुभकामना दिदीलाई हजुर भाइलाई पनि धन्यवाद धन्यवाद दिदी।